पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु शुभकामना विशेष कार्यक्रम लिएर फेरि पनि हामी तपाईँको माझमा उपस्थित भइसकेका छौँ। प्रविधि कक्षमा यति बेला राज हुनुहुन्छ अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा। र विशेष गरी नववर्ष 2071 सालको यो शुभ अवसरमा छौँ, हामी यो शुभ घडीमा छौँ र यो समयमा शुभकामना आदान प्रदान गरिराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य रेडियो अर्पण 104.5 मेगाहर्जको परिवारहरूसँग हामी आज यति बेला शुभकामना आदान प्रदानको कार्यक्रम लिएर तपाईँहरूको माझमा उपस्थित भएका छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ राजेन्द्र कोइराला, रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य हुनुहुन्छ, उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हेलो, ओहो, राजेन्द्र कोइरालाजीसँगको कुराकानी हामीले गर्न सकेनौँ, थोरै टेलिफोन सम्पर्कमा अलिकति समस्या छ, त्यसैले पनि तपाईँहरूसँग हामीले कुराकानी गर्नको लागि अलिकति अप्ठ्यारो भइराखेको छ। जे होस्, रेडियो अर्पण 104.5 मेगाहर्ज परिवारमा रहेर हामी शुभकामना आदान प्रदान गरिराखेका छौँ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य राजेन्द्र कोइराला, उहाँलाई स्वागत गर्छु। हेलो, हजुर, नमस्कार। नमस्कार, धन्यवाद, स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा। धन्यवाद। सर्वप्रथम त यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना रेडियो अर्पण होली युनिटको तर्फबाट। धन्यवाद। अनि यहाँको शुभकामनाका शब्दहरू राख्न सक्नुहुन्छ यहाँले? अलिकति टेलिफोनमा समस्या छ, त्यसैले पनि उहाँसँग हामीले कुराकानी राम्रोसँग गर्न सकिराखेका छैनौँ। विशेष गरी यो शुभ घडीमा, शुभ उपलक्ष्यमा शुभकामनाका शब्दहरूलाई जोडिराखेका छौँ। विशेष गरी रेडियो अर्पणका शेयर सदस्यज्यूहरूसँगको कुराकानी तपाईँहरूको माझमा हामीले प्रस्तुत गरिराखेका छौँ। कुराकानी भन्दा पनि शुभकामना आदान प्रदान गरिराखेका छौँ, हामीले शुभकामना व्यक्त गरिराखेका छौँ, उहाँहरूले शुभकामना व्यक्त गर्नुभएको छ हामीलाई, सम्पूर्ण श्रोताहरूलाई र रेडियो अर्पण परिवार, रेडियो अर्पणका शेयर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदान यति बेला हामीले गरिराखेका छौँ। र तपाईँहरूलाई जानकारी पनि गराउन चाहन्छु कि रेडियो अर्पण 104.5 मेगाहर्जमा आज दिनैभर जसो हामी शुभकामना आदान प्रदान गर्नेछौँ तपाईँहरूसँग पनि, र तपाईँहरूसँग प्रत्यक्ष कुराकानी पनि गर्नेछौँ। र यति बेला चाहिँ विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्यज्यूहरूसँग कुराकानी गरिराखेका छौँ, शुभकामनाका शब्दहरू प्रस्तुत गरिराखेका छौँ। र हामी यो शुभ घडीमा छौँ, शुभ अवसरमा छौँ र शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जको शेयर सदस्य हुनुहुन्छ तारादेवी शर्माज्यू, म उहाँसँग कुराकानी गर्छु। हेलो, हेलो, हजुर, नमस्कार। नमस्कार, स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा। हजुर, धन्यवाद। हजुरलाई पनि। कहाँ हुनुहुन्छ अहिले? अहिले म बागलुङमा छु। बागलुङमा हुनुहुन्छ, हजुर। सर्वप्रथम त यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई नयाँ वर्षको यो शुभ अवसरमा हार्दिक मङ्गलमय शुभकामना रेडियो अर्पण होल युनिटको तर्फबाट। हजुर, धन्यवाद हजुरलाई पनि, र हजुर मेरो तर्फबाट पनि रेडियो अर्पण सपरिवार, रेडियो सुन्नुभएका सम्पूर्ण श्रोताहरूलाई चाहिँ मेरो तर्फबाट पनि नयाँ वर्षको 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। हुन्छ, धेरै धेरै धन्यवाद छ, अहिले भने छुटौँ है। नमस्कार। यति बेला तारादेवी शर्मा, रेडियो अर्पण 104.5 मेगाहर्जको शेयर सदस्य, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ, शुभकामना आदान प्रदान गरिसकेका छौँ र विशेष गरी रेडियो अर्पण परिवारसँग यति बेला शुभकामना आदान प्रदान हामीले गरिराखेका छौँ। राज्यले निकै नै सहयोग गरिराख्नु भएको छ यति बेला, कि उहाँहरूलाई फोन सम्पर्कमा ल्याउने प्रयास गरिराख्नु भएको छ, राज्यलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यति बेला ज जसले रेडियो अर्पण 104.5 मेगाहर्ज सुनिराख्नु भएको छ, तपाईँ सम्पूर्णलाई यो नववर्ष 2071 सालको अवसरमा हार्दिक मङ्गलमय शुभकामना, र इन्टरनेट अनलाइनबाट पनि तपाईँले हामीलाई सुनेर बस्नु भएको छ, www.radioarpan.com.np लगइन गरेर तपाईँहरूलाई पनि शुभकामना. आफ्नो ठाउँ, आफ्नो घर, आफ्नो परिवारबाट टाढा हुनुहुन्छ तपाईँ, आफ्नो परिवारसँग यति बेला रमाइलो गर्न पाउनु भएको छैन, तैपनि नजिक हुने धेरै माध्यमहरू छन्. सञ्चार माध्यमले हामीलाई एकदमै नजिक बनाइदिएको छ र यो समयमा तपाईँलाई पनि तपाईँको सम्पूर्ण घर परिवार जो विदेशमा हुनुहुन्छ, जो हामीबाट धेरै टाढा हुनुहुन्छ, आफ्नो घर परिवारबाट टाढा हुनुहुन्छ, तपाईँहरूलाई पनि नववर्षको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ. र विशेष गरी रेडियो अर्पण 104.5 MHz यति बेला शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेको छ. र रेडियो अर्पण 104.5 MHz स्वर सदस्यज्यूहरू परिवारहरूसँग शुभकामना आदान प्रदान यति बेला हामीले गरिराखेका छौँ. सुमधुर गीत सङ्गीतहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, साथमा शुभकामनाहरू पनि हामीले आदान प्रदान गरिराखेका छौँ. र विशेष गरी यो नयाँ वर्षमा नयाँ जोस, नयाँ जागरको साथ तपाईँ अगाडि बढ्नुहोला. विगतका वर्षहरूमा अधुरा रहेका, अपुरा रहेका तपाईँका कार्यहरू सम्पूर्ण पुरा हुन् हाम्रो शुभकामना छ तपाईँलाई. विगतको वर्ष तपाईँको जे जस्तो रहे तापनि, जस्तो भए तापनि, यो वर्षले तपाईँको जिन्दगीमा नयाँ आयाम थपोस् तपाईँहरूलाई शुभकामना छ. तपाईँहरूले सोच्नुभएको जस्तै होस् तपाईँको यो नयाँ वर्ष, हामी तपाईँहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ. र यति बेला रेडियो अर्पण 104.5 MHz सेयर सदस्य एवं पण्डित ज्योतिष पण्डित हरिप्रसाद उपाध्याय हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ. उहाँसँग मैले बिहान पनि कुराकानी गरेको थिएँ, शुभकामना आदान प्रदान भएको थियो. यति बेला सम्पूर्ण रेडियो सुन्ने श्रोताहरूलाई पनि उहाँले शुभकामना दिन चाहनुहुन्छ, त्यसैले पनि उहाँलाई स्वागत गर्छु. हेलो, हजुर स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा. हजुर धन्यवाद. सर्वप्रथम त नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना. मेरो तर्फबाट पनि यस रेडियो र रेडियोको सम्पूर्ण परिवार र यस रेडियो सुन्ने समस्त दाजुभाइ दिदीबहिनी र हाम्रो देश अथवा यस यो रेडियो सुनेर बसिरहनु भएका समस्त दाजुभाइ दिदीबहिनी, भाइ बहिना एवं समस्त मित्रहरूमा यस नववर्ष 2071 सुस्वास्थ्य, दीर्घायु, शान्ति, समृद्धिको मङ्गलमय शुभकामना सबैलाई होस् मेरो र हाम्रो सम्पूर्ण रेडियोको परिवारबाट पनि सबैलाई मङ्गलमय शुभकामना पुगोस्. हुन्छ, यहाँलाई पनि पुनः एकपटक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै बिदा हुन्छु. नमस्कार. हरिप्रसाद उपाध्याय ज्योतिष पण्डित हुनुहुन्छ, उहाँसँग हामीले कुराकानी गरिराखेका छौँ. रेडियो अर्पण 104.5 MHz सियर सदस्य पनि हुनुहुन्छ उहाँ, र उहाँसँग शुभकामना आदान प्रदान हामीले गरिराखेका छौँ. विशेष गरी रेडियो अर्पण 104.5 MHz यति बेला तपाईँहरूको माझमा शुभकामना विशेष कार्यक्रम प्रस्तुत गरिराखेको छ, र त्यसमा पनि रेडियो अर्पण 104.5 MHz सियर सदस्यज्यूहरूसँग, रेडियो अर्पणको परिवारहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ. र यति बेला हामी एउटा आवाजलाई सुन्छौँ एकैछिन, त्यो आवाजपछि तपाईँहरूसँग शुभकामना साट्नको लागि उपस्थित हुन्छौँ. यति बेला हाम्रो फोन सम्पर्कमा आइसक्नु भएको छ, भन्नुभएको छ, सङ्केत पाइराखेका छु म, उहाँसँग पनि कुराकानी गर्छु. उहाँको पनि शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा जोड्न चाहन्छु. यति बेला डिलेन्द्र राज पौडेल हुनुहुन्छ हाम्रो टेलिफोन सम्पर्कमा, उहाँलाई स्वागत गर्छु. हेलो. हेलो, हजुर नमस्कार. नमस्कार. सर्वप्रथम त 2071 सालको यो अवसरमा तपाईँलाई धेरै धेरै शुभकामना. मेरो पनि रेडियो अर्पण अनि श्रोता, रेडियो अर्पण सुन्ने श्रोताहरूलाई मेरो न्यू नेसनल बुक्सको तर्फबाट 2071 सालको मेरो मङ्गलमय शुभकामना. नयाँ वर्षले मेरा ग्राहकहरूलाई चाहिँ खुसियाली होस्. हुन्छ हुन्छ, शुभकामनाका शब्दहरू राखिदिनु भयो यहाँलाई. पुनः एकपटक यहाँको परिवार सबैजनालाई यो नयाँ वर्षको अवसरमा फेरि पनि हार्दिक मङ्गलमय शुभकामना, बिदा हुन्छु, नमस्कार। यति बेला डिलेन्द्र राज पौडेल हुनुहुन्थ्यो, रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्य हुनुहुन्छ उहाँ। उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ र यति बेला एउटा आवाज तपाईँहरूको माझमा हामी थोरै अगाडि बढाउँछौँ, त्यस पछाडि रेडियो अर्पण 104.5 मेगाहर्जका सियर सदस्यज्यूहरूसँग रेडियो अर्पणका परिवारहरूसँगको शुभकामनाका शब्दहरूलाई फेरि जोड्नेछौँ। रेडियो अर्पण सँगै रहनुहोला। पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु शुभकामना विशेष कार्यक्रममा हामी रहिराखेका छौँ। यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यज्यूहरूसँगको शुभकामनालाई आदान प्रदान गरिराखेका छौँ। शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ र विशेष गरी अलिकति फोन सम्पर्कमा समस्या हो कि जस्तो लागिरहेको छ, त्यही भएर राम्रोसँग कुराकानी हुन सकिराखेका छैन। यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ राज्यले निकै नै प्रयास गरिराख्नु भएको छ फोन सम्पर्कमा ल्याउनको लागि, र तपाईँहरूसँग जो रेडियो अर्पणसँग नजिक हुनुहुन्छ, रेडियो अर्पणका शेयर सदस्यज्यूहरू, रेडियो अर्पणको परिवारहरूसँग यति बेला शुभकामना हामीले साटिराखेका छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ रेडियो अर्पणका शेयर सदस्य राजेन्द्र कोइरालाज्यू, उहाँसँग कुराकानी गर्छु। हेलो, नयाँ वर्ष 2071 सालको अवसरमा यहाँलाई पुनः एकपटक हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद। यहाँको शुभकामनाका शब्दहरू राख्न सक्नुहुन्छ यहाँनिर? सर्वप्रथम त रेडियो अर्पणका शेयर सदस्यज्यूहरू, रेडियो अर्पण अर्पण सुनेर बस्ने सम्पूर्ण श्रोताहरू, रेडियो अर्पणका कर्मचारी मित्रहरू, रेडियो अर्पणका विज्ञापन दाताहरू, साथै रेडियो अर्पणका कार्य समितिका साथीहरू, म मेरो व्यक्तिगत तथा रेडियो अर्पण 104.5 MHz कोषाध्यक्षको हैसियतले 2071 सालको शुभ अवसरमा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छु। हुन्छ, तपाईँको शुभकामनाका शब्दहरूको लागि धेरै धेरै धन्यवाद छ। अहिले पनि छुटौँ। हवस् त, धन्यवाद, नमस्कार। यति बेला रेडियो अर्पण 104.5 MHz कोषाध्यक्ष शेयर सदस्य राजेन्द्र कोइरालाज्यूसँग हामीले कुराकानी गरिसकेका छौँ, शुभकामना आदान प्रदान गरिसकेका छौँ। र विशेष गरी यति बेला रेडियो अर्पण 104.5 MHz नयाँ वर्ष मनाइराखेको छ। विशेष गरी रेडियो अर्पणको परिवार जो एकदमै नजिक हुनुहुन्छ, निकटमा हुनुहुन्छ, रेडियो अर्पणलाई यहाँसम्म ल्याइपुर्याउनको लागि लाग्नु भएको छ दिनरात, उहाँहरूसँग हामीले कुराकानी गरिराखेका छौँ। शेयर सदस्यज्यूहरू, रेडियो अर्पणका परिवारहरूसँगै रहेर हामी कुराकानी गरिराखेका छौँ। र यो शुभ अवसरमा शुभकामना आदान प्रदान गर्दाखेरि निकै नै रमाइलो पनि लागिराखेको छ। विगतका वर्षहरूमा पनि यस्तै गरी तपाईँहरूसँग हामीले शुभकामना साटासाट गरेका थियौँ। कति छिट्टै एक वर्ष बितिसकेछ, आज फेरि तपाईँहरूसँग शुभकामना साट्नको लागि यो शुभ घडीमा उपस्थित हुन पाएका छौँ। यसै गरी सधैँ सधैँ यसरी नै तपाईँहरूको माझमा रहेर हामीले शुभकामना आदान प्रदान गर्न पाइराखौँ, चाहना पनि यही नै छ। र तपाईँहरू सम्पूर्णलाई जो जसले यति बेला रेडियो अर्पण सुन्नु भएको छ, इन्टरनेट अनलाइनबाट सुन्नु भएको छ, तपाईँ सम्पूर्णलाई हामी यो शुभ उपलक्ष्यमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। र हामी नेपालीहरूको लागि, हामी सबैको लागि एकदमै खुसीको क्षण, खुसीको पल यो घडी, खुसीको घडी र शुभकामना आदान प्रदान गरिराखेका छौँ। यो समयमा तपाईँ आज आफ्नो परिवारसँग हुनुहुन्छ, आफ्नो घरमा आफ्नो साथी सङ्गीहरूसँग हुनुहुन्छ, जे होस् आजको दिनलाई तपाईँले विशेष बनाउनुहोस्, एकदमै रमाइलो बनाउनुहोस्, ताकि तपाईँका हरेक दिनहरू भोलिबाट हरेक दिनहरू आजको जस्तै गरी बितुन्। आज कसैसँग नमिठो नबोल्नुहोस्, कसैलाई रुख व्यवहार नदेखाउनुहोस्, सबैसँग हाँसेर बोल्नुहोस्, ताकि यो वर्षभरि तपाईँसँग सम्बन्ध यस्तै नै रहिरहनेछ। त्यसैले तपाईँले आज जस्तो व्यवहार गर्नुहुन्छ वर्षभरि त्यस्तै व्यवहार गरिन्छ रे, आज जे काम गरिन्छ वर्षभरि त्यस्तै काम गर्न मन लाग्छ रे भन्ने प्रचलन पनि छ। त्यही भएर पनि आजको दिनलाई चाहिँ तपाईँले एकदमै फरक बनाउनुहोस्, एकदमै विशेष बनाउनुहोस्, एकदमै रमाइलो बनाउनुहोस्, ताकि तपाईँका भोलिका दिनहरूमा हामी यसै गरी शुभकामना साट्न पाइराखौँ। र भोलिका दिनहरूमा तपाईँ आजको दिनलाई जस्तै गरी खुसियालीका साथ मनाउन पाइराख्नुहोस् हाम्रो शुभकामना छ। र विशेष गरी रेडियो अर्पण 104.5 MHz शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेको छ। र रेडियो अर्पण 104.5 MHz शेयर सदस्यज्यूहरूसँग यति बेला शुभकामना आदान प्रदान गरिराखेका छौँ हामी। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ किशोर चालिसेज्यू, उहाँसँग हामी शुभकामनाका शब्दहरू साटासाट गर्छौँ। हेलो, नमस्कार। नमस्कार, स्वागत छ शुभकामना विशेष कार्यक्रममा यहाँलाई। हजुर, धन्यवाद। सर्वप्रथम त नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना रेडियो अर्पण होल युनिटको तर्फबाट। अनि यहाँको शुभकामनाका शब्दहरू राख्न सक्नुहुन्छ यति बेला? म रेडियो अर्पणको सञ्चालक समितिको सदस्य किशोर चालिसेको तर्फबाट 2071 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। र यही 71 साल आज वैशाख 1 गतेदेखि हजुरहरूले सिकाएको आँटेको सबै कुरा पुगोस् भन्ने कामना गर्न चाहन्छु। हुन्छ, शुभकामना शब्दहरूको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। अहिले भने छुटौँ, नमस्कार। किशोर चालिसे हुनुहुन्थ्यो सञ्चालक समिति सदस्य रेडियो अर्पण 104.5 मेगाहर्जका, उहाँसँग हामीले कुराकानी गरिसकेका छौँ, शुभकामनाका शब्दहरू साटा साट गरिसकेका छौँ। र यो समयमा विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदानको कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। यति बेला भर्खरै मात्र रेडियो ट्युन गर्नुभएको छ भने यति बेला हामी शुभकामना विशेष कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। र तपाईँहरूसँग जो श्रोता हुनुहुन्छ, जसले हामीलाई धेरै माया गर्नुहुन्छ, हाम्रा श्रोताहरूसँग पनि हामी प्रत्यक्ष रूपमा कुराकानी गरेर शुभकामनाका शब्दहरू साटा साट गर्नेछौँ आज दिनैभर जसो। र यो समयमा चाहिँ विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यज्यूहरूको शुभकामनाका शब्दहरूलाई प्रस्तुत गरिराखेका छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा आउने प्रयासमा हुनुहुन्छ रेडियो अर्पणका शिर सदस्यज्यूहरूलाई टेलिफोन सम्पर्कमा ल्याउने प्रयासमा हुनुहुन्छ प्राविधिक मित्र राज, उहाँले निकै नै प्रयास पनि गरिराख्नु भएको छ। र विशेष गरी यो शुभ उपलक्ष्यमा तपाईँहरूलाई पनि शुभकामना दिन मन लागिराखेको छ होला। हुन त तपाईँ यति बेला आफ्नो आफन्तहरूसँगै हुनुहुन्छ, शुभकामना आदान प्रदान गरिराख्नु भएको छ, आजको दिनलाई विशेष बनाइराख्नु भएको छ, विशेष बनाउने तर्खरमा हुनुहुन्छ र विशेष बनोस् पनि हाम्रो शुभकामना छ। तपाईँले आजको दिनलाई जसरी व्यतीत गर्नुहुन्छ भोलिका दिनहरू तपाईँको त्यस्तै रहनेछन् भन्ने भनाइ पनि छ। त्यसैले आजको दिनलाई चाहिँ फरक बनाउनुहोस्, विशेष बनाउनुहोस्, रमाइलो बनाउनुहोस्, ताकि तपाईँको लागि अविस्मरणीय पनि बनोस् आजको दिन, र आजकै दिन जस्तै बनुन् तपाईँका हरेक पलहरू, हरेक क्षणहरू, हरेक दिनहरू। तपाईँहरूलाई शुभकामना छ हाम्रो तर्फबाट, रेडियो अर्पण 104.5 मेगाहर्जको तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट र सम्पूर्ण होली युनिटको तर्फबाट पनि धेरै धेरै शुभकामना यो शुभ उपलक्ष्यमा तपाईँको लागि हामीले प्रस्तुत गरिराखेका छौँ। तपाईँसँग प्रत्यक्ष कुराकानी पनि हामी गर्ने नै छौँ। र रेडियो अर्पणका परिवारहरू, रेडियो अर्पणका शिर सदस्यज्यूहरूसँग यति बेला हामीले शुभकामना आदान प्रदान गरिराखेका छौँ। र विशेष गरी हामी सबैको लागि एकदमै खुसीको क्षण यति बेला तपाईँ हामी एकदमै रमाइराखेका छौँ, किनकि नयाँ वर्षमा प्रवेश गर्दैछौँ। नयाँ वर्षमा केही नयाँ पक्कै हुन्छ, देशमा नयाँ संविधान बन्नेछ, अथवा हामीले सोचे जस्तो, हामीले आँटे जस्तो हुन्छ कि भनेर आशा गरेर बसिराखेका छौँ। आजको दिनबाट हिजोका दिनहरूमा पुरा नभएका कामहरू नयाँ वर्षमा पक्कै पनि, नयाँ वर्ष लागेपछि मलाई पक्कै पनि राम्रो हुन्छ भनेर तपाईँ पनि सोचेर बस्नु भएको छ होला। विगतमा अधुरा अधुरा रह्यो होला कामहरू, कुनै यो वर्षमा तपाईँका ती कामहरू सफल हुन् हाम्रो शुभकामना छ। र विशेष गरी शुभकामनाका गीतहरू हामीले तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ, मिठा मिठा गीत सङ्गीतहरूलाई तपाईँहरूको माझमा जोडिराखेका छौँ। र शुभकामनाका शब्दहरू पनि तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदानको कार्यक्रम तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ। र जे होस्, विशेष गरी तपाईँ यति बेला व्यस्त हुनुहुन्छ, आफ्नो काममा व्यस्त हुनुहुन्छ, हाम्रो राज्यलाई फोन लगाउन पनि अलिकति गाह्रो भइराखेको छ, सबैजना नयाँ वर्षको यो शुभ घडीमा आफ्नो घर परिवारमा निकै नै रमाइलो वातावरणमा हुनुहुन्छ तपाईँ, र तपाईँसँग एकैछिन भए पनि शुभकामनाका शब्दहरू साट्नको लागि हामीले तपाईँहरूसँग कुराकानी गर्ने कोसिस गरिराखेका छौँ। र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ केदार प्रसाद गौतमज्यू, म उहाँलाई स्वागत गर्छु कार्यक्रममा। हेलो। हेलो। हजुर नमस्कार। हजुर नमस्कार। शुभकामना विशेष कार्यक्रममा यहाँलाई स्वागत छ। धन्यवाद। सर्वप्रथम त यहाँलाई, यहाँको सम्पूर्ण परिवारलाई यो नववर्ष 2071 सालको अवसरमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना। हुन्छ, शुभकामनाका शब्दहरूको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ। अहिले पनि सुटौँ। नमस्कार। केदार प्रसाद गौतम हुनुहुन्थ्यो यति बेला, शुभकामनाका शब्दहरू उहाँले हामी प्रस्तुत गरिसक्नु भएको छ। र यति बेला हामी फेरि पनि तपाईँहरूको लागि एउटा आवाजलाई अगाडि जोड्नुपर्छ कि जस्तो लागिरहेको छ। थोरै एउटा आवाजलाई सुन्छौँ, त्यस पछाडि लगत्तै हामी रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्य ज्यूहरूसँगको कुराकानी, शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा प्रस्तुत गर्नेछौँ। नवयुगको बने रस युवा मन निश्चल निडर बेभर निष्कपट सबै सबै नामर्दहरू अन्याय र असत्यहरू तेरो छाती सत्यको लागि लडी दिने कब No. तपाईँलाई स्वागत गर्न चाहन्छौँ शुभकामना विशेष कार्यक्रममा छौँ हामी यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यज्यूहरूसँग शुभकामना आदान प्रदान गरिराखेका छौँ र यति बेला हामी यो शुभ अवसरमा छौँ शुभ घडीमा छौँ र यो अवसरमा शुभकामनाका शब्दहरू तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ विशेष गरी रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्यज्यूहरूसँगको शुभकामनाका शब्दहरूलाई तपाईँहरूको माझमा प्रस्तुत गरिराखेका छौँ र यति बेला हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ रेडियो अर्पण 104.5 मेगाहर्जका शिर सदस्य विष्णु श्रेष्ठ उहाँलाई स्वागत गर्छु हेलो नमस्कार स्वागत छ यहाँलाई शुभकामना विशेष कार्यक्रममा सर्वप्रथम त यहाँलाई यहाँको सम्पूर्ण परिवारलाई नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा हार्दिक हार्दिक मङ्गलमय शुभकामना हजुर धन्यवाद त्यसै गरी मेरो तर्फबाट पनि हजुर रेडियो अर्पण सुनिरहनु भएका सम्पूर्ण श्रोता अझ सुरुमा त भनौँ शेयर सदस्यहरू रेडियो अर्पण परिवारका सम्पूर्ण शेयर सदस्यहरू त्यसै गरी कार्य समितिका सम्पूर्ण सदस्यहरू अनि त्यसै गरी रेडियो अर्पणका सम्पूर्ण हाम्रा कर्मचारी साथीहरू र विशेष गरी हाम्रा सहकर्मी साथीहरू सबैलाई अनि त्यसै गरी हाम्रा रेडियो अर्पणका विज्ञापनदाताहरू अनि फ्रिक्वेन्सी मोडुलेसनबाट होस् या इन्टरनेट अनलाइनको माध्यमबाट होस् जो जसले जहाँ बसेर जुन अवस्थामा रेडियो अर्पण सुनिरहनु भएको छ उहाँहरू सम्पूर्ण श्रोताहरूको लागि यो नयाँ वर्ष 2071 2071 पावन अवसरमा सम्पूर्णलाई यहाँहरूको दीर्घायु सुस्वास्थ्य सुख शान्ति समृद्धि अनि उत्तर प्रगतिका पाइलाहरूले अझै शिखरता चुम्दै जाउन् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु हुन्छ शुभकामना शब्दहरूको लागि यहाँलाई धेरै धेरै धन्यवाद छ पुनः एकपटक यहाँलाई हार्दिक मङ्गलमय शुभकामना नमस्कार यति बेला रेडियो अर्पण 104.5 मेगाहर्जका शेयर सदस्य हाम्रा सहकर्मी हुनुहुन्छ विष्णु श्रेष्ठ उहाँसँग हामीले शुभकामनाका शब्दहरू प्रस्तुत गरिसकेका छौँ र विशेष गरी आज दिनैभर जसो हामी शुभकामना आदान प्रदान तपाईँहरूसँग गर्नेछौँ जसले रेडियो अर्पणलाई धेरै सुन्नुहुन्छ रेडियो अर्पणलाई माया गर्नुहुन्छ रेडियो अर्पणका श्रोताहरूसँग हामी कुराकानी गर्नेछौँ प्रत्यक्ष र केही समय पछाडि फेरि हामी शुभकामना विशेष कार्यक्रम लिएर तपाईँहरूको माझमा तपाईँहरूसँग पनि कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ र एकैछिनको लागि भने हामी शुभकामना विशेष कार्यक्रमबाट ओझेल पर्छौँ अन्तमा एकपटक पुनः नववर्ष 2071 सालको यो शुभ उपलक्ष्यमा तपाईँहरू सबैजनालाई ज जसले यति बेला रेडियो अर्पण सुन्नु भएको छ इन्टरनेट अनलाइनबाट सुन्नु भएको छ तपाईँ सम्पूर्णलाई हार्दिक हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु प्रविधि कक्षमा रहेर साथ दिनुहुने राजलाई धेरै धेरै धन्यवाद छ र शुभकामना विशेष कार्यक्रमबाट यति बेला म प्रतीक्षा पनि छुटिन्छु फेरि हामी केही समय पछाडि तपाईँहरूको माझमा शुभकामना विशेष कार्यक्रम लिएर उपस्थित हुने नै छौँ रेडियो अर्पण सँगै रहनुहोस् है शुभकामना नव वर्षको शुभकामना नव वर्षको शुभकामना शुभकामना नव वर्ष

करिब आधा दर्जन शहरमा हमला गरिरहेका छन्। यसअघि नेटोको महासचिवले पूर्वी युक्रेनका राजा ताजा घटनाक्रमबारे चिन्ता व्यक्त गरेका थिए। संयुक्त राष्ट्रसङ्घमा अमेरिकी राजदूतले युक्रेनमा भएको बन्दुकधारीहरूको चरणबद्ध हमलामा रुसी घुसपैठ भएको संकेत गरेका थिए। र जिल्ला केशरबाटिक पुरस्कार राशिको राष्ट्रिय भलिबल प्रतियोगिता आजदेखि पूर्वी चितवनको वीरेन्द्रनगरमा सुरु हुँदैछ। कालिका सृजनशील युवा परिषदको आयोजनामा वीरेन्द्रनगर 5-3 ग्रुपमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा विभिन्न राष्ट्रिय टिम सहित 18 टिमले सहभागिता जनाउने परिषदका अध्यक्ष सोमबहादुर पुनले जानकारी दिनुभयो। काभ्रे भलिबल संघ काभ्रे, काठमाडौँको जावला खेल क्लब, काठमाडौँकै ढोरपाटन, कास्के भलिबल संघ पोखरा, पश्चिमाञ्चलको क्षेत्रीय टिम रेन समाज नेपाल, स्याङ्सा अभियान युवा समाज, नेपाल पुलिस, सनराइज, देवघार, सिंहनाथ, गढ शक्तिखोर लगायत टिमले सहभागितामा प्रतियोगितामा सहभागिता जनाउने पुनले बताउनुभयो। प्रतियोगितामा प्रथम हुने टिमले नगद 51,000, द्वितीयले नगद 25,000 र तृतीय हुने टिमले नगद 13,000 पुरस्कार पाउने प्रतियोगिताका संयोजक चिजबहादुर गुरुङले जानकारी दिनुभयो। प्रतियोगिताको एक भव्य समारोहका बीच चितवन क्षेत्र नम्बर 1 का सभासद एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्ने कार्यक्रम छ। नयाँ वर्ष 2071 सालको अवसरमा आयोजित मेला अन्तर्गत भलिबल प्रतियोगितामा पनि गरिएको गुरुङले बताउनुभयो। परिषदले नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष मेला सञ्चालन गर्दै आइरहेको छ। मेलामा विविध सांस्कृतिक कार्यक्रम, हास्य प्रसन्न, रक्तदान लगायतका कार्यक्रम पनि समावेश गरिएको आयोजकले जनाएको छ। हवस् त, बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा हुए, नमस्कार। यस अर्पण खबरको साथमा शिखर हार्डवेयर रत्नगर 1 बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै फोन नम्बर 0556362290 रङ रोगन सेनेटरी टोयलेट बाथरूम का फिटिंग सामानहरू दक्ष प्लम्बर पेन्टर को व्यवस्था का साथै एसियन पेट्स को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ। नारायणी डेभलपमेन्ट बैंकको माथि मोबाइल 9845146174। मनोरञ्जन का लागि सुनो हजुर रेडियो अर्पण, सुनो हजुर। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा सम्पूर्ण ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ। प्रोपाइटर एकराज खरेल, बिन्जु खरेल एवं A&B कस्मेटिक पसल, खैरहनी 4-24 कोठी परसा चितवन, मोबाइल 9844-23779। हामी कहाँ सम्पूर्ण प्रकारका कस्मेटिक सामग्रीहरू सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। प्रोपाइटर रोमन सिंह चौधरी एवं आस्था रेस्टुरेन्ट एन्ड सेक्वा कर्नर, खैरहनी 4 सिनेमा रोड पर्सा, मोबाइल 9845073929 र 9818311952। हामी कहाँ खसीको तास, सेक्वा, हाँस, लोकल कुखुराको मासु एवं घुंगी पाइन्छ। नववर्ष 2071 सालको पावन अवसरमा सम्पूर्ण गाविसवासी दाजुभाइ, दिदीबहिनी, बुवा आमा लगायत सम्पूर्ण नेपालीहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। गाविस सचिव तेजेन्द्रनाथ लामिछाने एवं बछौली गाउँ विकास समितिको कार्यालय बछौली चितवन। नववर्ष 2071 सालको पावन अवसरमा हाम्रा ग्राहकवर्ग एवं शुभचिन्तकहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको लागि हार्दिक शुभकामना अर्पण गर्दछौँ। शाखा प्रबन्धक महेश रेग्मी एवं विश्व विकास बैंक लिमिटेड, रत्नगर 1 बकुलहर नगरपालिका गेट सँगै, फोन नम्बर 0556604009।